يا أيها الناس اتقوا ربكم، اے لوگو ڈر جو اپنے رب سے، رب سے ڈرو اور کسی سے نہ ڈرو. رب کون ہوتا ہے؟ رب کا لفظ را با با سے ہے، رب یرب تربیہ، ذرے سے کمال تک پہنچانے والا. مربی کہتے ہیں نا استاد کو بھی، وہ بھی تربیت کرتا ہے، ایک ایک نوک پلک ہماری درست کرتا ہے، ایک ایک بری عادت نکالتا ہے، کھڑے ہونے سے لے کے بات کرنے کے انداز سے لے کے لکھنے پڑھ چیز کو درست کرتا ہے. ماں کو بھی کہتے ہیں ربۃ البیت، کیونکہ وہ بھی بچے کی تربیت کرتی ہے. تو اللہ تعالیٰ بتا رہا ہے کہ دیکھو، اگر میں نے تمہیں حکم دیا ہے ڈرنے کا مجھ سے، تو برا نہ مانو، اس کو دل میں برا نہ کہو، بوجھ نہ سمجھو وہ کہ میں کون ہوں، رب ہوں. رب کون ہوتا ہے؟ جو خالق ہو، جو مالک ہو اور جو مدبر ہو، معاملات چلانے والا ہو. بندہ اپنے حساب سے ان آیات کو دیکھتا ہے اور رب کی تعریف کرتا ہے، لیکن حقیقت یہ ہے کہ اللہ تعالیٰ انسانیت کو اپنے رب ہونے کی بات بتاتے ہیں تاکہ تمہاری نگاہیں کہیں اور نہ اٹھیں، جھک جاؤ. شادی سے پہلے کوئی کدھر بھی دیکھے نگاہیں لگی رہے، لیکن جو ہی انسان کسی ایک در سے بنتا ہے تو پھر نگاہیں جھک جاتی ہیں. بعض دفعہ تو منگنی کے بعد ہی سوچ لیا جاتا ہے کہ بس اب یہی در ہے، یہی بسنا ہے، اور شادی کے بعد تو ایک سٹیمپ لگ گئی. ایک ایمان والا جب دنیا میں آتا ہے، اشہد ان لا الہ الا اللہ اور اشہد ان محمد رسول اللہ، یہ سٹیمپ لگ جاتی ہے کہ اب آج کے بعد کسی اور کا ڈر نہیں، اللہ کی بات کرو، اسی ڈر کو تو بھولے ہوئے. آج اللہ کے ڈر والا معاملہ ہی تو نہیں رہا، اسی لیے تو آج انسانیت بے خوف ہو گئی، بڑی بڑی باتیں کہنے لگی اللہ کے بارے میں اور اپنی تخلیق کے بارے میں. اللہ تعالیٰ انسان کی تخلیق کی بات کرتے ہیں، الذی خلقکم من نفس واحدہ، وہ ذات جس نے تمہیں ایک جان سے پیدا کیا. الذی اسم موصول ہے، خلقکم تم کو پیدا کیا. ایک ایک لفظ دیکھا کرے، تم کون ہو ادھر؟ اناس ضمیر متصل ہے، کہاں سے پیدا کیا؟ نفس واحدہ ایک جان، مراد ادھر ابو البشر حضرت آدم علیہ السلام ہے. واحدہ مؤنث کیوں آیا؟ نفس کی وجہ سے وہ مؤنث ہوتی ہے. اشارہ ہے آدم علیہ السلام کی طرف، جن کو اللہ تعالیٰ نے اپنے ہاتھوں سے بنایا. پھر کیا کیا؟ وخلق منها زوجها، اور ان سے ان کی زوجہ کو نکالا، ان کے جوڑے کو نکالا. کیسے نکالا؟ اس کے بارے میں روایات آتی ہیں کہ آدم علیہ السلام کی بائیں پسلی یعنی لیفٹ پسلی سے نکالا گیا، اور وہ بھی جو بہت ٹیڑھی ہو. منها، ہا کی ضمیر پھر جان کی طرف ہے، ہوا کی پیدائش کی طرف اشارہ ہے. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ہوا آدم سے پیدا ہوئی ان کی بائیں پسلی سے. صحیح بخاری کی ایک روایت ہے، ان المرأت خلقت من دلع و ان اعوج شیء فی الدلع اعلاه، عورت پسلی سے پیدا کی گئی اور پسلی میں سب سے ٹیڑھا حصہ اس کا بالائی حصہ ہے، اگر تو اسے سیدھا کرنا چاہے گا تو توڑ بیٹھے گا، اور اگر تو اس سے فائدہ اٹھانا چاہے تو کجی کے ساتھ ہی فائدہ اٹھا. یہ کوئی عورت کی توہین نہیں بلکہ اس کی تعریف ہے، اس کی نزاکت کی طرف اشارہ کیا گیا. جیسے جھکی ہوئی شاخ تمہیں اچھی لگتی ہے، ڈالی پہ لٹکا ہوا جھکا ہوا پھول اچھا لگتا ہے، تو عورت بھی جھکی ہوئی ہے، اس کے جسم میں ڈیلیکیسی ہے، اس کو مرد نہ بناؤ، اس سے وہی کام کراؤ وہی کام کرواؤ جو ایک عورت کر سکتی ہے. سیدھا کرنے کا مطلب کیا ہے؟ کہ اس کے اوپر اتنا بوجھ نہ ڈال کے برابر آ جائے. عورت کے حقوق کو پروٹیکٹ کیا جا رہا ہے. کیسے اس نے پیدا کیا؟ جو اللہ تعالیٰ آدم علیہ السلام کو مٹی سے بنا سکتا تھا، حوا کو بھی بنا سکتا تھا، لیکن آدم کی پسلی سے کیوں بنایا؟ ایک دوسرے کے قریب بھی تعلق کی طرف اشارہ ہے. بعد میں بھی تو دونوں کی قربت ہے. اللہ تعالیٰ نے سامنے رکھ دیا کہ دیکھو برابر ہیں. یہ بھی تو کر سکتے تھے، آدم کے پاؤں سے بناتے، سر سے بناتے، پسلی سے کیوں بنایا؟ ریبس ہوتی ہے نا، کیونکہ یہ مڈل آف دا باڈی ہے نا، اکویلٹی کی طرف اشارہ ہے. سورہ روم آیت 21 میں بھی آتا ہے، وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنفُسِكُمْ، یہ اس کی نشانیوں میں سے ہے کہ اس نے تمہاری ہم جنس، تمہاری بیویاں پیدا کی. حوا بھی آ گئیں اور آدم بھی تھے. اب کیا ہوتا ہے؟ وَبَثَّ مِنْهُمَا، اور پھیلائے ان دونوں سے، ان دونوں کے ذریعے سے کیا؟ رجالاً کثیرہ، بہت سارے مرد، اور ساتھ ہی ونسان، اور عورتیں اور مرد پیدا کیے. یعنی کچھ عورتیں بن گئیں، کچھ مرد، کچھ بیٹے ہوئے، کچھ بیٹیاں، وقت کے ساتھ دونوں پھر عورت اور مرد میں بدل گئے. یا دیکھیے، رجالن کے بعد کثیرن کا لفظ ہے، نسان کے بعد نہیں ہے. حالانکہ دیکھا جائے تو عورتیں زیادہ ہیں دنیا میں، جنت میں بھی اسی لیے زیادہ ہوں گی، جہنم میں بھی زیادہ ہوں گی. لفظوں کا حسن ہے، خوبصورت ہے، دونوں کی طرف اشارہ ہے، بیچ میں واو بھی آ رہی ہے. نساء کا لفظ جو ہے، یہ امراۃن کی جمع ہے. امراۃن ایک عورت کو کہتے ہیں، اور نساء کا لفظ معنی ہوتا ہے عورت، اور اسی لفظ پہ یہ صورت ہے نساء، کیونکہ عورت کے مختلف رخ پہ بات کی گئی، کہیں اس کے یتیم ہونے پہ اور کہیں اس کے بیوی ہونے کی صورت میں. یہاں ایک تیسری قسم انسانوں کی، اس کا ذکر نہیں کیا گیا، مؤنث، ہجڑے جس کو بولتے ہیں. کیوں؟ سوال اٹھتا ہے نا، عورتوں اور مردوں کی بات کی تو ہجڑوں کی کیوں ہی کی؟ تو اس کی تین مختلف باتیں سمجھ میں آتی ہیں. پہلی وجہ کیا ہے؟ کہ ان سے نسل آگے نہیں بڑھتی. دوسری وجہ یہ ہے کہ ان میں بھی اکثر عورتوں یا مردوں والی خصوصیات ہوتی ہیں. اگر عورتوں والی خصوصیات ڈومیننٹ، عورت کہا جائے گا، مردوں والی زیادہ ہوگی تو مرد کہا جائے گا. پھر حالات کے مطابق دیکھ، وراثت کی تقسیم کے وقت دیکھا جائے گا، اگر عورت والی خصوصیت ہے تو اس کو عورت والا حصہ دیا جائے گا، مرد والی ہوگی تو مرد والا دیا جائے گا. اور تیسری بات یہ بھی سمجھ آتی ہے کہ ایسے کیسز بہت کم ہوتے ہیں. ہو سکتے سننے والوں کے ذہن میں آئے کہ اللہ نے ان کو کیوں پیدا کیا، زیادتی نہیں ہے ان کے ساتھ؟ تو بات یہ ہے کہ اللہ نے مختلف مثالیں دیں ہماری اصلاح کے لیے، ہماری عبرت کے لیے. تم دیکھو، تم یہ بھی بن سکتے تھے، تم اپنے عورت ہونے پہ خوش نہیں، تم یہ بھی تو بن سکتے تھے. تم اپنے مرد ہونے پہ فخر کرتے ہو، تم یہ بھی تو بن سکتے تھے. اور رہ گئی بات، اگر دنیا میں ان کو کچھ کمی ملی ہے تو کیا ہوا؟ آخرت میں بدلہ مل جائے گا. اللہ تعالیٰ نے تو ہم سب کے لیے مثالیں تو قائم کی ہیں، ہینڈی کیپ لوگ بھی ہیں، سب طرح کے ہیں. تو لہٰذا فرمایا کہ اس نے عورت اور مرد پیدا کیے. پھر دوبارہ لفظ آ گیا، واتقوا اللہ، اللہ سے ڈر جاؤ. دل چاہ رہا ہے تقوی کی پھر تعریف لکھا دوں. میں چاہتی ہوں قرآن پاک پورا کرنے تک آپ کو یہ حفظ ہو چکی ہو، ازبر ہو جائے. تقوی کس کو کہتے ہیں؟ حفظ النفسن اما یؤثم، حفظ، حفاظت کرنا، نفسن، اپنے نفس کی، اما، ہر اس چیز سے، ان اور ما، یقسم اسم ہوتا ہے نا، سا سے، ہر اس چیز سے جو اسے گناہ کار کرتے. آنکھوں کا تقوی، ہر اس چیز سے آنکھوں کو بچانا جو آنکھوں کو گناہ گار کرتے. ہاتھوں کا تقوی، کانوں کا تقویٰ، زبان کا تقویٰ، ہر وہ چیز جو ان جسم کے حصوں کو گناہگار کر دے۔ دوسری بار تقویٰ کی بات آ گئی۔ ایسے لگتا ہے کہ عورت اور مرد کے ذکر کے شروع میں بھی ایک بریکٹ ہے تقویٰ کی، اور بعد میں بھی ایک بریکٹ ہے تقویٰ کی۔ بتا دیا کہ جب تک اس تعلق کے بیچ میں اللہ کا خوف نہیں ہوگا، تقویٰ نہیں ہوگا، حقوق نہیں دیے جائیں گے، ذمہ داریاں ادا نہیں ہو سکتی۔ آج لوگوں نے رائٹس کے نام پہ بینرز پکڑ لیے، کورٹس میں چلے گئے، سڑکوں پہ آ گئے، کیا مل گئے حقوق؟ نہیں ملے، کہاں ملیں گے؟ جہاں مرد کے دل میں تقویٰ ہوگا، جہاں عورت کے دل میں تقویٰ ہوگا۔ اللہ کے سامنے جواب دہی کا احساس بندے کو اپنی جگہ پہ قائم نہیں رہنے دیتا، اور اللہ تعالیٰ نے اس آیت کو سامنے لا کے برابری کی ایک ایسی مثال پیش کر دی کہ ایک دوسرے کو بڑا اور چھوٹا سمجھنا اس نظریے کی بےکنی کر دی۔ سب برابر ہو، ایک ماں اور ایک باپ سے ہو، لہذا اپنا سمجھو، ایک دوسرے کے ساتھ مل جل کے رہو، کسی کو صرف اس لیے نہ ستاؤ کہ وہ عورت ہے، کسی کو صرف اس لیے بڑا نہ بنے کہ وہ مرد ہے، انصاف اور خیر خواہی کے ساتھ رہو۔ الذی تساءلون بہ والارحام، وہ ذات کون؟ اللہ کی ذات۔ تساءلون بہ، تم اس کا نام لیتے ہو، تتساءلون تھا، تساءلون بن گیا، ڈرو اس سے، بھی ہی کی ضمیر اللہ تعالی کی طرف ہے۔ مطلب کیا ہے اس آیت کا؟ اس اللہ سے ڈرو جس کا نام لے کر ایک دوسرے سے مانگتے ہو، والارحام، اور رحموں سے بھی، یعنی رشتہ داریوں کے بارے میں بھی ڈرو۔ ارحام رحم کی جمع، مدرز ووم کو کہتے ہیں، وہ جگہ جہاں بچہ پلتا ہے۔ اس رب کے ساتھ اپنا معاملہ رکھو، رشتہ داریوں کے ساتھ، رشتہ داریوں کے معاملے میں اللہ سے ڈرو۔ سوال پیدا ہوتا ہے کہ یہاں تساءلون بہ والارحام سے کیا مراد ہے؟ اس کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک نصیحت ذہن میں رکھنی چاہیے۔ ایک موقع پہ آپ نے مردوں کو مخاطب کیا اور فرمایا کہ بیویوں کے بارے میں اللہ سے ڈرتے رہنا، کیونکہ تم نے انہیں اللہ کے نام پر حلال کیا ہے، یعنی ان کی شرمگاہوں کو، ان کی شرمگاہوں کو تم نے اللہ کے نام پہ حلال کیا۔ تو یہاں اشارہ ہے اس ایجاب و قبول کی طرف جو نکاح کے وقت مرد اور عورت کے بیچ میں ہوتا ہے، اللہ تعالیٰ کا ذکر بیچ میں آتا ہے، اور اللہ ہی نے تو رشتے دیے۔ اللہ تعالیٰ کہتے ہیں ایک دوسرے سے مانگ لیا کرو میرے نام کے ساتھ۔ مطلب کیا ہے؟ کہ رشتے کا احساس دلا کے دوسرے کو نصیحت کر سکتے ہو۔ دیکھیے کہ جیسے کوئی یہ کہے، میں تمہیں اللہ کو یاد دلا کر اس بات کی نصیحت کرتا ہوں، یا میرا تم سے کیا رشتہ ہے، ذرا دیکھو تو صحیح میں تمہاری کیا لگتی ہوں، اس لیے تمہیں میں کہہ رہی ہوں نا۔ امام ابن کثیر نے اس کے بارے میں بہت اچھا لکھا ہے، کہتے ہیں کہ اللہ تعالیٰ کے ساتھ، یعنی اللہ تعالیٰ کے نام کے ساتھ مانگنا کیسے ہے کہ رشتے کا نام لے کے مانگا جائے، لیکن یاد رکھیے گا کہ رشتے کی قسم نہیں دی جا سکتی۔ جیسے ہمارے یہاں عموماً ہے نا، باپ کی قسم، بیٹی کی قسم، سر کی قسم، دودھ اور پوت کی قسم، یہ نہیں کھا سکتے، یہ شرک ہو جائے گا۔ ہاں ان کا حوالہ دے سکتے ہیں، آپ کہہ سکتے ہیں اپنے بھائی کو کہ دیکھو میں تمہاری بہن ہوں نا، اس لیے میرا دل تمہارے لیے جلتا ہے۔ میں سب کو تو نہیں کہتی کہ یہ کام کرو، نصیحت نہیں کرتی، نماز پڑھو یا قرآن سنو یا وٹ ایور، میں تمہیں کیوں کہتی ہوں، کبھی سوچا کرو۔ میں باقیوں کو کیوں نہیں کہتی، مجھے تم سے محبت ہے نا۔ کبھی کسی سے شکوہ بھی ہو جائے نا، تو بعد میں آپ محبت سے یہ کہہ سکتے ہیں، دیکھو یہ مجھے تم سے محبت ہے نا، مجھے تم سے امید تھی، تبھی تو میں نے شکوہ کیا، باقیوں سے تو نہیں کیا۔ تو یہ مراد ہے، تساءلون بہ، تم سوال کرتے اس کے نام کے ساتھ، एक दूसरे के साथ उसके साथ मामला रखते हो तो इसका पास रखो। इन्ना अल्लाह कान अलैकुम रकीबा, बेशक अल्लाह ताला तुम पे रकीब है। रकीब का लफ्ज रकेबा से है, राकाबा। रकबा किसको कहते हैं? गर्दन को। आप कुरान पाक में कई जगह पढ़ेंगे कि गुलाम आजाद करने के लिए क्या, फक्कु रकबा, आखिरी पारे की आयत है एक सूरत में, आखिरी पारे की एक सूरत की एक आयत है ये, फक्कु रकबा। तो गर्दन को कहते हैं। तो रकीब अपने लफ्ज के एतबार से क्या है? जिसकी नजर गर्दन पर हो। अब गर्दन पे किसकी नजर होती है? दुश्मन की। आम मानों में देखें, हमारे उर्दू में ये लफ्ज रकीब दुश्मन के लिए आता है ना, रकाबत है किसी के दिल में, वो हर वक्त इसमें होता है कि इसको कब मारा जाए। लेकिन अल्लाह ताला के लिए जब लफ्ज रकीब आता है तो मुराद है नहनु अक्रबु अलैहि मिन हबलिल वरीद, हम तुम्हारी शहरक से भी करीब है। सूरह काफ की आयत है, हम तुम्हारे करीब है। सूरह बकरा में आप पढ़ चुके, वैजा सालक इबादी अन्नी फ इन्नी करीब, जब मेरे बंदे तुमसे मेरे बारे में पूछे तो कह दो कि मैं करीब हूँ। एहसास दिला रहे अपनी मौजूदगी का, बहुत गहरी नजर रखी हुई है तुम पे, तुम्हारे अंदर और बाहर के हालात को जानता हूँ। एक एक लुकमा जो तुम्हारे मुंह से गुजर के जाता है मुझे पता है कहाँ से आया है, एक एक बात जो तुम्हारी जुबान से निकलती है मुझे पता है कहाँ से आई है, एक एक सोच तुम्हारे जहन से उठ के तुम्हारे दिल तक जाती है, ये मेरे पास मेरे सामने से हो रहा है। क्योंकि ये गर्दन का हिस्सा वो जगह होती है जहां से सारी वेन्स गुजरती है, दिल, दिमाग, आंखों, कानों, हाथ की। मुझे तो इतना ज्यादा एहसास हो रहा है इस चीज का कि जैसे किसी ने कैमरा फिट किया हुआ है, बहुत क्लोजली ऑब्जर्व कर रहे तुम्हें। हम कहीं जा रहे थे तो सामने किसी ने कहा कि देखें रेड लाइट के ऊपर कैमरा लगा हुआ है। अब लोगों को नहीं पता चलता, कुछ लोग जब रेड लाइट को क्रॉस कर देते हैं ना तो ये कैमरा उनकी तस्वीर खींच लेता है और बाद में घर में उनके बिल में यानी उनकी मेल में उसका टिकट आता है। तो केयरफुल रहना, ये दुनिया के कैमरे हैं, कितने ही बच जाएंगे। लेकिन वो रब जिसकी नजर ऊपर है वो इंसान के साथ कैसा मामला करेगा, इस एहसास का नाम तकवा, और इसी को पैदा करने की जरूरत है। इन्ना अल्लाह कान अलैकुम रकीबा, एक आयत है लेकिन हकुकुल्ला से लेके हकुकुल इबाद की बहुत सारी तहों को खोल देती है। अल्लाह के नबी सल्लम ने क्यों कहा था हदीसे जिब्रील में, जब पूछा गया कि एहसान क्या है, क्या कहा? एहसान किस कैफियत का नाम है? गोया कि तुम उसको देख रहे हो, और अगर तुम उसको नहीं देखते तो वो तो तुम्हें देखता है। कअन्नक तकुन तराहु, गोया कि तुम उसको देख रहे हो, और नहीं फाइलम फइन्नहु यराक, तो वो तो ये जो रकीब और तकवा आपस में मिले हुए लफ्ज है, जितना अल्लाह के रकीब होने का यकीन आएगा उतना ही तकवा पड़ेगा। अल्लाह ताला की सिफात पे तफसील से बात होगी इंशाल्लाह दौरे कुरान में, अल्लाह ने चाहा तो। मालिक को पहचानना है हमने, उसको भूल के जी रहे, बड़े बड़े भी अमल नहीं आता, वजह यह है कि उसकी कदर नहीं है। मुस्लिम के एक हदीस में है कि कबीला मुजर के चंद लोग अल्लाह के नबी सल्लम के पास चादरें लपेटे हुए आए क्योंकि उनके जिस्म पर कपड़ा तक न था। अल्लाह के नबी सल्लम ने खड़े होकर नमाज़े ज़ुहर के बाद वाज फरमाया यानी बयान दिया, जिसमें इस आयत की तिलावत की, यही जो हम पढ़ रहे हैं पहली आयत, और फिर फरमाया या अय्युहल्लज़ीना आमनु तक़ुल्लाहा वल्तंज़ुर नफ्सुम मा क़द्दमत लिग़द। जब ये तिलावत की तो फिर लोगों को खैरात करने की तरगीब दी, आप इस तरह तबलीग करते थे, आयत पढ़ के रगबत दिलाते थे कि तुम्हें ख्याल नहीं आ रहा ये गरीब है, इनके सर जिस्म पे कपड़े नहीं है। फिर दूसरी आयत पढ़ी, कल के लिए क्या तैयार कर रहे हो, कहा इसके बाद जिससे जो हो सका, इसके जो हो सका इन लोगों ने दिया, दिरहम और दिनार भी, खजूर और गेहूं भी दिए। तीन अंदाज है तबलीग का। अब इस आयत को तो हमने समझ लिया, चंद बातें करूंगी सिला रहमी के बारे में, क्योंकि यहाँ लफ्ज आया है तसालू नबी वल रहम, तुम एक दूसरे के साथ ताल्लुक बनाते हो या ताल्लुक तोड़ने से डरो, ये मतलब है। अल्लाह ताला ने सूरत के आगाज में ही सिला रहमी की बात कर दी, क्योंकि सिला रहमी की तारीफ जब तक नहीं पता होती उसके तकाजे भी पूरे नहीं किए जा सकते। और अरहाम रहम से है, रहम भूम को कहते हैं, माँ के साथ गहरा ताल्लुक होता है इस रिश्ते का, खूनी रिश्ते। अमूमन इंसानी रिश्ते तीन किस्म के होते हैं, एक रहम के रिश्ते होते हैं जैसे माँ बाप की तरफ से, ये महरम भी हो सकते हैं और ना महरम भी हो सकते हैं, ये रिश्ते मुसलमान भी हो सकते हैं और गैर मुसलमान भी होते हैं। इस्लाम इन रिश्तों को तोड़ता नहीं है, कोई गैर मुस्लिम मुसलमान होता है तो खून का रिश्ता नहीं कटता। हजरत अस्मा रजी अल्लाह तआला अन्हा जब अबू बकर की बेटी थी तो उन्होंने एक मौके पे अपनी मुशरिका माँ के बारे में पूछा था, तो आपने कहा कि अच्छा सलूक करो, अपनी माँ से सिला रहमी करो। तो सवाल पैदा होता है कि सिला रहमी कहते किसको है, लफ्ज वही है जो यहाँ रहाम में है। सिला कहते हैं मिलाने को, इसका रूट वसल है, वो गिर गई, वसला उर्दू में भी बोलते हैं विसाल, और रहमी रहम से। सिला रहमी किसको कहते हैं, जो तुमसे कटे उससे जुड़ो, जो तुम्हें महरूम करे तुम उसको दो। बात समझे, ये नहीं कि कोई अच्छा करे तो तुम भी अच्छा करो, वो तो सब करते हैं, वो तो मामला है, मामले तो सबके अच्छे होते हैं। सिला रहमी क्या है, नफरतों का जवाब मोहब्बतों से, पत्थरों आप में फूल फेंको, ताल्लुक नहीं तोड़ना, कट ऑफ नहीं होना। आगाज करना है सदके का तो इनसे करो। एक जुमला लिख ले, कभी आपको फायदा देगा इंशाल्लाह ताला, कि हुकूक की अदायगी में रिश्तेदारी दीन पर मुकद्दम होगी, जहां हुकूक की बात होगी रिश्तेदारी डोमिनेंट हो जाती है उस शख्स के दीन पे। हम पहले तो ठीक ही होते हैं, जब थोड़ा सा दीन समझ आता है ना तो सबसे पहले हम, वो भी तो मिल गई ना, वो बेदीन है, वो नमाजी नहीं, वो ऐसे वो वैसे वो जो भी है, नहीं, रिश्तेदारी दीन पर मुकद्दम होगी। ठीक है उनकी गलत के अंदर आपने नहीं मिलना, लेकिन ताल्लुक नहीं तोड़ना, आपने तोड़ दिया तो वो तो और खुल जाएंगे। सिला रहमी की इतनी फजीलत है, जिसमें से चंद रिवायत सिर्फ मैं आपके सामने इस नियत से रखूंगी कि हम सब भी अपना मुहासबा करने लग जाएं। सही बुखारी की रिवायत है, आपने फरमाया रहम रहमान से निकला है, अल्लाह ताला ने रहम से कहा जो तुझे मिलाएगा मैं उसे मिलाऊंगा, और जो तुझे कता करेगा मैं इसे कता करूंगा, जिन रिश्तेदारी मुराद है। सही बुखारी की तीसरी, दूसरी रिवायत भी बुखारी ही में है, आपने फरमाया जो शख्स चाहता हो कि इसके रिस्क में फराखी हो और इसकी उम्र लंबी हो, पहले रुक के बताइए आप चाहते हैं, और कौन है जो ये दो चीजें ना चाहे, फराख रिस्क और लंबी उम्र, यही तो ख्वाब है दो। तो करना क्या है, फरमाया उसे चाहिए कि सिला रहमी करे, रिश्तेदारों से मिले। सही बुखारी और मुस्लिम की रिवायत है कतई रहमी करने वाला जन्नत में नहीं जाएगा, कतई रहम कौन है? सिला रहमी का ऑपोजिट, रिश्ते तोड़ने वाला। सही बुखारी और मुस्लिम ही की एक और रिवायत है, आपने फरमाया जब अल्लाह ताला मखलूक की तखलीक से फारिग हुआ तो रहम ने कहा, ए अल्लाह कतई रहमी से तेरी पनाह तलब करने का यही मौका है। अल्लाह ताला ने फरमाया, हाँ क्या तो इस बात पर राजी नहीं है कि मैं उसे ही मिलाऊं जो तुझे मिलाए और उसे तोड़ दूं जो तुझे तोड़ दे। रहम ने कहा, हाँ ऐ मेरे रब। अल्लाह ताला ने फरमाया, तेरी ये बात मंजूर है। फिर आपने फरमाया, अगर चाहो तो दलील के तौर पर रियायत पढ़ लो, फहल असई तुम से लेके अरहामकुम तक, सूरत मोहम्मद की आयत नंबर 22 है। होती क्या है रिश्तेदारी, इसको भी हदीस ही के अल्फाज में देखिए। सही बुखारी में आपकी एक रिवायत है, बदले के तौर पर रिश्ता मिलाने वाला, रिश्ता मिलाने वाला नहीं बल्कि रिश्ता मिलाने वाला तो वो है कि जब उससे रिश्ता तोड़ा जाए तो वो उसे मिला है। अब इस तारीफ की रोशनी में हम सारे अपने रिश्तेदारों के साथ ताल्लुकात को देख लें, गिले शिकवे ही खत्म हो जाएंगे। हम तो सिर्फ अपने नाम के लिए मिलते हैं। अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु फरमाते हैं, एक शख्स ने कहा, मेरे कुछ करीबी हैं, मैं इनसे रिश्ता मिलाता हूँ और वो मुझसे रिश्ता तोड़ते हैं, मैं इनसे अच्छा सलूक करता हूँ और वो मुझसे बुरा सलूक करते हैं, मैं इनसे हौसले से बर्ताव करते हैं। आपने फरमाया, अगर ऐसी ही बात है जो तुम कह रहे हो तो गोया इनके मुंह में गरम राख डाल रहे हो, और जब तक तुम इस हाल में कायम रहोगे इनके मुकाबले में हमेशा एक मददगार रहेगा। मुझे ऐसे लगता है कि ना हदीस को सुनने के बाद आपके जहनों में जो सवाल उठ रहे थे ना, उसका जवाब इस एक हदीस में आ गया। वो जैसे भी हैं, वो जो भी करें, आप तो अपने लिए जन्नत कमा रहे हैं। और वो भी रिवायत सही बुखारी की थी, जिसमें हजरत अस्मा रज़ी अल्लाह ताला अन्हा आपके पास आई, कहने लगी, मेरी माँ आई है, वो इस्लाम से बेरग़बत है, मैं क्या करूं, क्या सिला रहमी करूं? तो आपने फरमाया, हाँ फिर सिला रहमी जन्नत में ले जाने वाला अमल है। सही बुखारी की एक रिवायत अबू अय्यूब रजी अल्लाह अन्हु से, एक शख्स ने नबी सल्लम से पूछा, ए अल्लाह के रसूल मुझे ऐसा अमल बताइए जो मुझे जन्नत में ले जाए। आपने फरमाया, अल्लाह की इबादत करो और उसमें जरा सा भी शिर्क ना करो, नमाज कायम करो, ज़कात अदा करो और सिला रहमी करो। एक रिवायत तिर्मिजी में है, आपने फरमाया, कोई गुनाह बगावत और कतई रहमी से ज्यादा इस बात का अहल नहीं कि अल्लाह इसे दुनिया में भी फौरन सजा दे और साथ ही साथ आखरत में भी इसके लिए अजाब बतौर जखीरा रखे। अब आप खुद फैसले कर सकते हैं हमें क्या करना है। इंसान को अल्लाह के वादों का यकीन आता है ना, और उसकी बातें जो सच हैं उसका यकीन आता है, तो फिर दिल क्या चाहता है? ये नहीं दिल चाहता कि लोग मिलें और मैं मिलूं, लोग दें और मैं दूं, लोग आए तो मैं भी जाऊं, बल्कि अल्लाह के वादों पे नजर रखने वाले का दिल तो ये चाहता है कि लोग कटें और मैं उनसे मिलूं, लोग मुझे ताने दें और मैं उनको दुआएं दूं, लोग मुझे बुरा कहें मैं उनको अच्छा कहूं, फिर इंशाअल्लाह ताला बात बनेगी। इतना कुछ सुनने के बाद भी अमूमन रिश्तेदारियां क्यों नहीं जुड़ती? चंद उसकी वजूहात, सिर्फ नाम बोलूंगी, तफसीलात तो हम कर चुके। खुद परस्ती, ये एक असल में चेकलिस्ट बनवाऊंगी आपके लिए। اور اپنے لیے بھی. کیوں رشتہ داریاں نہیں جڑتی, صلہ رحمی ہو کیوں نہیں پاتی؟ وجوہات: خود پرستی, دوسری وجہ ذمہ داریاں قبول نہ کرنا, اگلی وجہ سستی اور لاپرواہی کا مظاہرہ کرنا. قدر ہی نہیں ہے رشتوں کی, پتہ ہی نہیں ہے یہ ذمہ داری کتنی بڑی ہے. لاپرواہ ہے, اپنے حال میں مست ہے. اگلی وجہ دوسروں سے توقعات رکھتے جانا, خود کچھ نہ کرنا. اگلی وجہ بدگمانیاں. اگلی وجہ بے تکلفی. ٹو مچ, آپ بے تکلف ہو گئے, اسی میں بات بگڑ گئی. جہاں بے تکلف ہوں گے وہاں رشتہ ٹوٹ جائے گا. پھر اگلی وجہ غلط شیئرنگ, نیگیٹو ٹاکنگ, اس کی بیٹھ کے اس سے کی. پھر اسی طرح غیبتیں, چغلی, ان سے رشتے کٹتے ہیں. پھر اگلی وجہ گلے اور شکوے کرتے رہنا اور سنتے رہنا. پھر اگلی وجہ دکھ اور خوشی میں شریک نہ ہونا. پھر اگلی وجہ غلط رسومات میں بندھنے کی وجہ سے. پھر اگلی ایک وجہ رشتے داریاں نہ نبھنے کی کیا ہے؟ بے جوڑ رشتے کرنا. بچوں کی مرضی نہ تھی, بڑوں نے زبردستی رشتے کر دیے اور کہا ہمارے خاندان میں تو ایسے ہی ہوتا ہے. اگلی وجہ رشتے داروں کو مدد کی ضرورت تھی, آپ نے نہ دی, مالی مدد نہ کرنا. پھر اگلی وجہ ہے بے حسی, اب بے حس بڑے ہوئے, وقت ہی نہیں ہے دوسروں کے لیے. پھر ظلم کی وجہ سے حق تلفی جو ہوتی ہے. پھر اذیتیں دینے کی وجہ سے. پھر رشتہ داروں کے جذبات کو مجروح کرنے کی وجہ سے. پھر ایک وجہ بڑے چھوٹے کا احترام نہ کرنا. اب یہ ہے آپ کی چیک لسٹ, 20 سے زیادہ پوائنٹ ہیں. آپ نے اس کی ایک چیک لسٹ بنا کے اپنے لیے رکھنی اور ویکلی چیک کریں گے اس کے اوپر کہ میں کہاں کمزور ہوں. اللہ تعالیٰ ہم سب پہ اپنا پہ رکھیں گے. بات تو ابھی اور بھی ہو سکتی ہے لیکن اتنا ہی کافی ہے ابھی کے لیے. انشاءاللہ تعالیٰ. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء, واتقوا الله الذي تساءلون به والأرحام, إن الله كان عليكم رقيباً.